नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, संविधान सभाका विभिन्न 5 समितिको सभापति चयन र 26 मनोनित सभासदका बारेमा छलफल गर्न प्रमुख 3 दलका शीर्ष नेताहरूको बैठक बस्ने तयारी भएको छ। संसद सचिवालयले समितिको सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेपछि प्रमुख दलका नेताहरू समिति सभापति चयनका विषयमा छलफल गर्न जुट्न लागेका प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। कङ्ग्रेस, एमाले र ए माओवादीले प्रमुख 3 समितिमा एक एक शीर्ष नेताले नेतृत्व गर्ने र बाँकी 2 समितिमा मधेसवादी र साना दललाई दिने आन्तरिक तयारी गरेपछि राप्रपा नेपालले भने सहमतिमा आफूहरूले सभापति नपाए 5 समितिमा नेतृत्व दावी गर्दै निर्वाचनमा जाने तयारी गरेको छ। राप्रपा नेपाल संसदीय दलका सचिव सुशील श्रेष्ठले सहमति कायम नभई 5 समितिको सभापति उम्मेदवार दिने बताउनु भएको छ। न्याय परिषदले न्यायाधीश नियुक्तिको टुङ्गो आज लगाउने भएको छ। हिजोको बैठकमा केही नामहरू तय भएको र आज टुङ्गोमा पुग्ने परिषदले जनाएको छ। न्याय परिषदको बैठक आज पनि बस्दैछ। परिषदले पहिले सर्वोच्चमा स्थायी न्यायाधीशको टुङ्गो लगाएर मात्र अस्थायी न्यायाधीश नियुक्त गर्ने तयारी गरेको छ। सर्वोच्चमा 10 स्थायी न्यायाधीश पद रिक्त छ। परिषदका सदस्य अधिवक्ता उपेन्द्र केसरी नेउपानेले आज केहीको सिफारिस टुङ्गो लाग्ने सक्ने बताउनु भयो। धेरै नामहरूमा छलफल रहेको चलिरहेको नेउपानेले बताउनु भयो। परिषद स्रोतका अनुसार पुनरावेदनका मुख्य न्यायाधीश मध्येबाट स्थायी नियुक्ति गर्ने तयारी भइरहेको छ। जसमध्ये सर्वोच्चको अस्थायी न्यायाधीशबाट पदावधि सकिएका वैद्यनाथ उपाध्याय, पुनरावेदन अदालतका मुख्य न्यायाधीश गोपाल प्राजुली, गोविन्द कुमार उपाध्याय, दीपक राज जोशी, ओम प्रकाश मिश्र लगायतको नाममा छलफल चलिरहेको छ। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनलाई बग्यौता रकमको आधा पैसा आज पठाउँदैछ। सरकारले दिने भनेको 2.5 अर्ब ऋण आउन बाँकी हुने भएकाले आउन ढिला हुने भएकाले आफ्नै स्रोतबाट झन्डै 5 अर्ब रुपियाँ पठाउन लागि आयल निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्यालले बताउनुभयो। अर्थ मन्त्रालयले ऋणको व्यवस्थापन गरिदिने भने पनि मन्त्री परिषदबाट जमानीको निर्णय हुन ढिला हुने भएकाले पैसा पाउन समय लाग्ने उहाँले बताउनुभयो। भारतीय आयल कर्पोरेसनलाई 10 अर्ब रुपियाँ तिर्न बाँकी छ। बाँकी बग्यता पनि सरकारले दिने ऋण र आफ्नै स्रोतबाट छिट्टै तिर्ने उहाँ बताउनुभयो। बक्यौता तिरेपछि भारतबाट पर्याप्त तेल आउने सत्यले बताउनुभयो। लामो समयदेखि बक्यौता तिर्न नसकेपछि भारतीय आयल कर्पोरेसनले 30%सम्म तेल कटौती गर्दा 2 हप्तादेखि तेलको अभाव छ। पाकिस्तानको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति परवेज मुशरफलाई देश छाड्न रोक लगाएको छ। संयुक्त अरब इमिरेट्स UAEमा रहेका आफ्ना आमालाई भेट्न जाने तयारीमा रहेका मुशरफलाई देश छाड्न रोक लगाइएको हो। देशद्रोहको आरोप लागेका मुशरफलाई आफूमाथिको आरोपको सामना गर्न पाकिस्तानमै रहनुपर्ने भन्दै सर्वोच्च अदालतले देश छाड्न नपाउने आदेश जारी गरेको हो। मुशरफमाथि 2007 वरिष्ठ न्यायाधीशहरूलाई बर्खास्त गरेको, आफ्नो कार्यकालमा सङ्कटकाल लागू गरेको जस्तो आरोपमा मुद्दा चलाउनु पर्ने माग पनि न्यायाधीशको रहेको छ। साथै 2007 पाकिस्तानका प्रधानमन्त्री बेनजीर भुट्टोको हत्याका बेला सुरक्षा व्यवस्था अपनाउन असफल भएको आरोप पनि लगाइएको छ। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज सनराइजर्स हैदराबादले मोहाली अर्थात् किङ्स इलेभेन पन्जाबको सामना गर्दैछ। यसअघि खेलेका 2 खेल नै जितेको पन्जाब आजको खेलमा पनि जित हात पार्दै विजय यात्रा कायम राख्ने कोसिसमा रहँदा पहिलो खेल गुमाएको हैदराबाद पहिलो जित दर्ता गर्ने प्रयासमा रहनेछ। पन्जाब जज बेली तथा हैदराबाद शिखर धवनको कप्तानीमा मैदानमा उत्रनेछ। खेल बेलुका 8 बजेपछि शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ। अवस्त बिहान 11 बजे अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथ ही एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ।